चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देखेंगे। दुर्रा मुसीबत, नुकसान, दुख। द्वात्रौरा इसका रूट है। इसम नकिरा है। मकरुन फरेब चाल। मीम काफ रा इसका रूट है। इसम नकिरा। असराउ तेज तर या ज़्यादातर। सीन रा आइन रूट इसम तफसील है। आसिफुन तूफ़ानी हवा या तूफ़ान हरिकेन। आइन स्वाद फा इसम फ़ाइल वाहिद मुज़क्कर। बख्शुन ज़्यादती ज़ुल्म चाहना तलाश करना। बाग़ैन जा रूट है इसम मस्तर। ज़ुख़रुफ सोना ज़ेवर आराइश खूबसूरती। ज़ख़रफ़ा रुबाई है ये इसम नकिरा। हसीदन कटा हुआ ढेर अंबार बर्बाद और कटी हुई फसल। ये सब लफ्ज़ इसमें आते हैं। हा स्वाद दाल रूट है इसम मफ़ऊल। बर वज़न फ़ईल। अलम्स गुज़श्ता कल करीबी गुज़रा हुआ वक्त। हमज़ा मीम सीन रूट है इसम ज़र्फ़ है। क़तरुन गुबार या तारीकी। काफ़ ता रौ रूट है इसम नकिरा है ये। आसिमुन बचाने वाला। ऐन स्वाद मीम इसम फ़ाइल वाहिद मुज़क्कर। क़िता अम रात का एक हिस्सा टुकड़े। काफ तो ऐन इसम नकिरा। मुज़लिमन तारीक। ज़ोए लाम मीम इसम फ़ाइल वाहिद मुज़क्कर। मौला वौलामिया इसम फ़ाइल वाहिद मुज़क्कर सरपरस्त के मानों में। चलिए अफ़ाल को देखते। अज़क़ना हम चखाते हैं। ज़ाल वाव काफ रूट है। बाबिफाल इज़ाक़न मस्तर। फ़ेल माज़ी जमा मुतकल्लिम। तम कुरून तुम मकर करते हो। मीम काफ रौ बाब नसरा। मकरन मस्तर फ़ेल मुदारे जमा मुज़क्कर हाज़िर। युसय्यिरुकुम वो सैर करवाता है तुमको। चलाता है तुमको। सीन या रौ बाब तफ़ईल तस्जीरन मस्तर। फ़ेल मुदारे वाहिद मुज़क्कर गायब। जरैना वो चलती हैं। जीम रा या रूट है बाब दरबा। जिरयानन या जिरयन मस्तर। फ़ेल माज़ी जमा मुअन्नस गायब। उहीता वो घेरा गया। हा वाव तोए बाबिफाल एहाततुन मस्तर। फ़ेल माज़ी मजहूल वाहिद मुज़क्कर गायब। अंजैतना तूने निजात दी हमको। नून जीम वाव रूट है बाबिफाल। इन जा अन मस्तर। فعل ماضی واحد مذکر حاضر. انجاہم اس نے بچا لیا ان کو. نون جیم واو روٹ ہے. باب فعل انجا انہی مصدر ہے اس کا بھی. فعل ماضی واحد مذکر غائب. یبغونا وہ سرکشی کرتے ہیں یا وہ بغاوت کرتے ہیں. باغ انجا روٹ ہے. باب دربا بغین مصدر. فعل مضارع جمع مذکر غائب. اختلطا وہ کھل مل گیا. یا گنجان ہو گیا. خا لام توئے روٹ ہے. باب افتیال اختلاط اختلاطن مصدر. فعل ماضی واحد مذکر غائب. ازینت وہ خوبصورت ہو گئی. زا یا نون باب افعلال. از یا نن مصدر. فعل ماضی واحد مؤنث غائب. لم تغنا نہیں وہ بستی تھی یا نہیں وہ رہتی تھی آباد تھی موجود نہیں تھی کچھ بھی لفظ ہوگا. غین نون جا روٹ ہے. باب سمیا غنا ان مستر. فعل موتل ساکن ہے یہ. واحد مؤنث غائب. ماضی منفی. نفصلو ہم بیان کرتے ہیں. فا سواد لام باب تفصیلن تفصیلن مصدر. فعل مضارع جمع متکلم. یتفکرون وہ فکر کرتے ہیں تفکر کرتے ہیں. فا کافرا روٹ ہے. باب تفعل تفکرن مصدر. فعل مضارع جمع مذکر غائب. یدعو وہ پکارتا ہے تم کو. دال عین واو باب نصرا دعا ان مصدر. فعل مضارع جمع مذکر غائب. یرحکو وہ چا جائے گا. راحا کاب باب سمیہ رح کن مصدر. فعل مضارع واحد مذکر غائب. اخشیت وہ چھا گئی. غین شینجا باب فعل اخشا ان مصدر. فعل ماضی مجہول واحد مؤنث غائب. زیلنا پھوٹ ڈال دیں گے ہم بلکہ پھوٹ ڈال دی ہم نے. زال واو لام روٹ ہے. باب تفعیل تزئیل مصدر. فعل ماضی جمع متکلم. تبلو ازمائی جائے گی. با لام واو باب نصرا بلا ان مصدر. فعل مضارع واحد مؤنث. اسلفت جو اس نے کیا. سین لام فا روٹ ہے. باب فعل اسلافن مصدر. فعل ماضی واحد مؤنث غائب. ردو وہ پھیرے گئے. رو دال دال روٹ ہے. باب نصرہ ردن مصدر. या फिर एक और मस्तर भी होता है इसका मरद्दन। फेल माजी मजहूल जमा मुजक्कर गायब। बस जी चलिए रुकू और आयतों के टॉपिक को देख लेते हैं। रुकू का टॉपिक है जिंदगी एक ढलता साया। आयत नंबर 21 से 23 तक एहसान फरामोश इंसान। 21 से 23 आयत नंबर 24 और 25 दुनिया और उसकी हकीकत। आयत नंबर 26 अमल से जिंदगी बनती है जन्नत भी जहन्नुम भी। आयत नंबर 27 27 बुरे काम बुरा नतीजा। आयत नंबर 28-30 यानी 28 से 30 तक मैदान-ए-महशर में सभी मौजूद होंगे किससे छुपोगे या किस किस से छुपोगे। चलिए जी मकासद देखते हैं। पहला मकसद है दुनिया की हकीकत को मालूम कर सकें और इसके बाद दुनिया के लिए उतनी कोशिश करें जितना यहाँ रहना है। दूसरा मकसद नेमतों के आने पे और छिनने पे क्या रवैये इख्तियार किए जाते हैं इनको जानकर अपना मुहासबा कर सकें। सलामती वाले घर से क्या मुराद है इसको जानकर वहाँ जाने की कोशिशें कर सके। मरने के बाद अल्लाह के सामने पेश होना है इस हकीकत को मालूम कर सके। अल्लाह ताला हमारी मदद फरमाए। तिलावत सुनेंगे अब इन आयात की। وَإِذَا أَذَقْنَا النَّاسَ رَحْمَةً مِّن بَعْدِ ضَرَّاءَ مَسَّتْهُمْ إِذَا لَهُمْ مَكْرٌ فِي آيَاتِنَا قُلِ اللَّهُ أَسْرَعُ مَكْرًا إِنَّ رُسُلَنَا يَكْتُبُونَ مَا تَمْكُرُونَ هو الذي يسيركم في البر والبحر حتى إذا كنتم في الفلك وجرين بهم بريح طيبة وفرحوا بها جاءتها ريح عاصف وجاءهم الموج من كل مكان وظنوا أنهم أحيط بهم دعوا الله مخلصين له الدين لئن أنجيتنا من هذه لنكونن من الشاكرين فلما أنجاهم إذا هم يبغون في الأرض بغير الحق يا أيها الناس إنما بغيكم على أنفسكم متاع الحياة الدنيا